चलिए अब थोड़ी सी अल्फाज की वजाहत। पहले अस्मा को देखेंगे आज के। बैयिनातुन रोशन दलाइल, बा या नून इसका रूट है, बैयिनतुन की जमा। गुल्फ गिलाफ, गैन लामफा और गिलाफुन की जमा है ये। मुसद्दिकुन तस्दीक करने वाला, स्वाद दाल काफ इस्म फाइल है, वाहिद मुजक्कर। बगयन सरकशी, बागैनजा इसी से लफ्ज बगावत है उर्दू में। अजाब मुहीन जलील करने वाला अजाब, ऐन जालबा अजाब का रूट होता है। वरा अहू ये दो लफ्ज हैं बेसिकली, वरा अ और हु। वरा का माना है पीछे और हु इसके, जो वराउन है ये मस्तर है। दारुल आखिरा आखरत का घर। खालिसतन खालिस इसम सिफ्त है, खा लाम स्वाद से। सादिकीन सच्चे, स्वाद दाल काफ इसका रूट है। सादिकुन की जमा है, इसम फाइल। अबदन हमेशा हमजा बादाल से, उर्दू में ये लफ्ज आम बोलते हैं हम अब्दुल्लाबाद। अहरस ज्यादा लालची, हारोस्वात ये इसम तफदील का सीगा है, सुपरलेटिव। बिमुज़ाहज़िही मुज़ाहज़िह कहते हैं बचाने वाले को, ये रुबाई है। रुबाई क्या होता है कि जिसके असल में चार रूट हों, यानी आमतौर पे तो तीन होते हैं लेकिन थोड़े से लफ्ज ऐसे हैं कि जिनके चार भी होते हैं, तो इसका रूट क्या है? ज़ह। आपको साउंड से भी पता चलेगा कि जैसे किसी चीज को दूर किया जा रहा है, ज़ह ज़ह। बोध उनके माने में होता है, बोध कहते हैं दूर, यानी दूर हो दूर हो। बसीरुन बास्वाद रासे बहुत खूब देखने वाला, इसम सिफ्त है ये। चलिए अफाल को देखते हैं। कफ़ैना पीछे भेजा हमने, काफ़ाफ़ा कफ़ा काफ़ा वो भी हो सकता है। रूट्स के बारे में याद रखिए कि बाज़ दफ़ा एक लफ्ज एक से ज्यादा रूट्स भी रखता है, तो इसमें कोई शुबे की बात नहीं होती। बाज़ लफ्ज दो मुख्तलिफ तरह से बन जाते हैं। बाब तफील है, कफियतन मस्तर है और फेले माजी है, जमा मुतकल्लिम। असल में अगर आप देखें ना तो रीढ़ की जो हड्डी के मोहरे होते हैं ना उसको कफ कहते हैं। आपके जिम्मे क्या आता है? एक मोहरा होता है, फिर उसके ऊपर दूसरा लगा होता है ना, फिर तीसरा, तो कंटिन्यूटी का माना आता है। तो इसी तरह प्रॉफिट्स की चेन, यानी चेन के माने आप समझ लें। फिर आगे देखिए, अयतना हमने कुव्वत दी, हमजा या दाल से, तफ़ील बाप है। ताईदुन मस्तर है, फेले माजी, जमा मुतकल्लिम। ला तहवा नहीं पसंद करते, हावा या से, समया बाप, हवन मस्तर, मुदारे नफी, वाहिद मुअन्नस गायब। इस तकबर तुम तकबर किया तुमने, काफ बारा से, इस्तिफ़ाल इस्तिकबारुन मस्तर है, फेले माजी, जमा मुजक्कर हाजिर। कज़ब तुम छुटलाया तुमने, काफ ज़ाल बा तफ़ीलुन बाप है, तकजीबुन मस्तर है, फेले माजी, जमा मुजक्कर हाजिर। लाना उसने लानत की, लाम आइन नून से, फेले माजी से, वाहिद मुजक्कर गायब। इसका लफ्जी माना भी दूरी का होता है, यानी जब हम किसी को ये कहते हैं कि फलां पे लानत हुई तो उसका मतलब क्या होता है कि फलां اللہ تعالیٰ کی رحمت سے دور ہو گیا. کانو یستفتحون وہ فتح مانگا کرتے تھے. فاتحا اس کا روٹ ہے. استفعال باب. استفتاح مصدر ماضی استمراری جمع مذکر غائب. بیسیکلی فتح کا معنی بیڑی کو کاٹنا ہوتا ہے. بیڑی کا لفظ سنا ہے کبھی؟ چین کو کاٹنا, یعنی زنجیر جو ہوتی ہے. آپ اس کو تصور میں لائیں کہ اگر کہیں کوئی چیز پھنس جاتی ہے تو پھر آپ کو اس کو کیسے کھولتے ہیں؟ ایک چین سائڈ سے کھلی ڈھیلی کرتے ہیں تاکہ وہ چیز اس سے نکل جائے. تو پھر اسی سے فتح کا معنی بھی ہوتا ہے. جب کسی بھی علاقے کو کوئی فتح کرتا ہے تو کھل جاتی ہے نا. اسی سے صرف فاتحہ بھی ہے, فاتحہ کھولنے والی. تو فاتح کون ہوتا ہے؟ جس نے اس شہر کو کھول دیا. کیونکہ پچھلے پہلے دور میں کیا ہوتا تھا کہ شہروں کے دروازے ہوتے تھے, تو جب کوئی کانکر کرتا کسی علاقے کو تو اس دروازے کو توڑ لیتا تو اس مخصوص علاقے میں یا اس قلعے میں داخل ہو جاتا. اسی سے پھر یہ سب لفظ ہیں. عرفو انہوں نے پہچان لیا. عین رافا سے عرف. دربا باپ ہے. معرفتن اور عرفانن یہ دونوں اس کے مصدر ہے, فعل ماضی ہے, جمع مذکر غائب. عارف کہتے ہیں اللہ تعالیٰ کو پہچاننے والا. آپ نے نام سنا ہوگا, تصوف میں کچھ اس طرح کے نام ہوتے ہیں عارفین. تو معرفت کیا ہوئی؟ اللہ کی پہچان. ایک ہوتا ہے لفظ علم جاننا, ایک لفظ ہوتا ہے معرفت. انشاءاللہ تفسیر میں اس کا فرق مزید واضح ہوگا آپ کے لیے. ینزل نون زالام وہ نازل کرتا ہے. تفعیل باب ہے. تنزیل مصدر ہے. فعل مضارع واحد مذکر غائب. با او وہ سب لوٹے پلٹے, پیچھے بھی یہ لفظ گزر چکا. با حمزہ واو سے. نصرہ با ان مستر فعل ماضی جمع مذکر غائب. اسینا نافرمانی کی ہم نے. عین سواد واو سے. دربا اس کے بھی دو مستر ہیں. معصیتن اور اسیانن دونوں لفظ اردو میں ہم بولتے ہیں. معصیت فعل ماضی جمع متکلم. اشربو وہ سب پلائے گئے. شین رابا سے. سمیع باب. شربن مستر فعل ماضی مجھول ہے یہ, پیسیو ہے یہ. جمع مذکر غائب. تمنو تم سب تمنا کرو. میم نون یا سے. منا تفاعل باب ہے. تمنا اس کا مصدر ہے فعل امر. جمع مذکر حاضر. قدمت آگے بھیجا. قاف دال میم سے. تفعیل باب. تقدیم مصدر فعل ماضی واحد مؤنث غائب. تجیدہ آپ پاؤ گے. واو جیم دال. دربا باب. وجود مصدر فعل مضارع واحد مذکر حاضر. یودو چاہتا ہے پسند کرتا ہے. ود سے. واو دال دال. سمع باب. مودتن مصدر ہے فعل مضارع واحد مذکر غائب. یو امر عمر دیا جائے. عین میم را عمر کا لفظ سمجھ لیجئے, بڑا خوبصورت لفظ ہے. اس کا لفظی معنی ہوتا ہے آباد کرنا. روح جب جسم کو آباد کرتی ہے تو ہم زندہ ہوتے ہیں نا. تو عمر کیا ہوئی کہ انسان کی آبادی. جب جان نکلتی ہے تو پیچھے کیا رہ جاتا ہے؟ عمر ختم ہو جاتی ہے نا. بالکل جیسے آپ کے پاس ٹیپ ریکارڈر ہے لیکن پیچھے سے بجلی کی وائر جو ہے وہ ڈسکنیکٹ ہو گئی. یہ جو عمرہ ہم کرتے ہیں نا یہ بھی اسی سے ہی ہے. کیونکہ عمرے کی وجہ سے حرم آباد رہتا ہے. حج تو سال میں صرف دو تین مہینے ہوئے, تو پورا سال وہ جو آباد رہتا ہے وہ کس سے؟ عمرہ کرنے والوں سے. تو بڑا خوبصورت لفظ ہے عمر. چلیے اب کچھ حروف ایک دو دیکھ لیتے ہیں آج کے سبق میں سے. حمزہ کا لفظ آیا ہے. حمزہ استفہام ہوتا ہے, حرف ہے یہ. اسی طرح فا پس کے معنوں میں حرف عطف ہوتا ہے. اور ان یہ کے. اسی طرح حروف تو اصل میں بہت سارے ریپیٹ ہوتے رہتے ہیں، اور انشاءاللہ تعالی ہم بہت ساری چیزیں اور دیکھیں گے.